एक त्यागे अन्त प्रेम सार्ने बानी छैन मेरो, रहेको थोरै आत्माबल मार्ने बानी छैन मेरो। सके मद्दत गर्छु तर समस्या बढाउँदिन, ठुलो कल्पनामा सागर तार्ने बानी छैन मेरो। विश्वास छ असल ठान, शङ्का भए छाडिदेऊ, फुल अनेकौँ भमरा झै चार्ने बानी छैन मेरो। जन्मनु एक्लै मर्नु एक्लै तछाट मछाट किन, सम्पत्ति साट्ने काँटा बार्ने बानी छैन मेरो। ढाट्न छल्न लागे सबै साँचो बोल्नु गल्ती होला, ढाट्न छल्न लागे सबै साँचो बोल्न गल्ती होला। सत्य कुनै जित हुन्छ हार्ने बानी छैन मेरो, सत्य कुनै जित हुन्छ हार्ने बानी छैन मेरो। एक त्यागे अन्त प्रेम सार्ने बानी छैन मेरो, रहेको थोरै आत्माबल मार्ने बानी छैन मेरो। नमस्कार, कार्यक्रम सम्झने मनको पर्खाइमा बसिराख्नुभएका तपाईँ सम्पूर्ण साहित्यिक मनहरूमा न्यानो माया अनि साहित्यिक रात्रिकालीन अभिवादन व्यक्त गर्दछु। कार्यक्रम सम्झने मन हरेक साताको मङ्गलबार बिबिसी नेपाली सेवाको साँझ पखपछि सामुदायिक रेडियो युनिटी 92.2 मेगाहर्जको स्टुडियो डडेलधुराबाट प्रसारणमा आउने गर्छ र आज पनि हामी तपाईँको रेडियो सेटमा उपस्थित भएका छौँ। यो रातिको समयमा यति बेला मलाई टेक्निकली सपोर्ट गरिराख्नु भएको छ भरतजीले भने, अनि म छु कार्यक्रम प्रस्तुता प्रकाश विष्ट। दिलसँग दिल साटेर प्रेम गरिन्छ, मनसँग मन बाँधेर प्रेम गरिन्छ, अर्को बिना बाँच्न नसम्म जबसम्म गाढा हुन्छ, खोज्दै अरूतिर खुसी त्यसपछि मन छाडा हुन्छ। कति मतलबी छौँ हामी, खुसी हुन्छौँ जब आफ्नै आफै ठाउँ टाढा हुन्छ, बुझ्न नसक्दा समय नै हिजोको सुन्दर जीवन पछि आफैलाई काँडा हुन्छ। को खोज्छ परिभाषा जिन्दगीको, जब आउँछ जीवनमा खुसीका अनगिन्ती बहार, असीमित प्यार दुश्मन पनि बन्छ यार, अनि त्यो एक समय जब सकिन्छ तब गर्छ समयले व्यवस्थाको प्रहार, दिँदै अविरल आँसुका काँडे तारहरू। हो, जिन्दगी यस्तै हो, गर्न जाने मायाले नै संसार जित्न सकिन्छ, संसारलाई आफू सरह बनाउन सकिन्छ, एउटा समाज अनि गाउँमा नै नमुना जोडी बनाउन सकिन्छ। होइन भने त्यही माया नै समयको व्यवस्थाले नै त्यही आफू अगाडि फलामको काँडे तार भएर अगाडि उभिन्छ। हिजोसम्म बसेका थियौँ खुसीले झुमेर माथिएर, एकैछिन सबै कुरा जब मेटिन्छ नासिएर, लिसो झै टाँसिएर जब आउन थाल्छ कुनै चमत्कारी जादुघरको स्टेज सो, अझै हाम्रा जीवनमा पनि दुःख नसकिने नबुझिने अनेक प्रश्नहरू आफै माथि उड्न थाल्छन् जब प्रेममा धोका हुन्छ, अनि त्यसपछि हामी खोज्छौँ जिन्दगीको परिभाषा। युद्ध हारेर फर्केका सिपाही जाए बोकेर अर्को युद्ध जित्ने आशा जिउनुको बाध्यता, हरेकको निराशा। हो, जब हामी युद्धमा हार्छौँ अर्कोपल्ट म जित्छु भनेर एउटा आशा बोकेर बसेका हुन्छौँ, अनि सम्झिन्छौँ विगत पल्ट आएर सिर्फ आफ्नै लागि बाँच्छौँ, आफ्नै खुसीका आफ्नै खुसीमा नाच्छौँ, आफ्नै स्वार्थ आफ्नै फाइदा आफ्नै कानुन आफ्नै कायदा, नजिक रहन्जेल मतलब भएन, जब टाढा गयो तब याद गएन। ओहो, सकुन्जेल यस्तै भएछ अब त मरेर पनि गएछ, अनि गर्छौँ कुनै दार्शनिक झै जिन्दगीको परिभाषा, यस्तै हो जिन्दगी। आज पनि म यस्तै कुराकानी गर्नेछु, कति धेरै बोलौँ है, आज कसको पत्र होला भनेर तपाईँ पर्खाइमा बसिराख्नु भएको छ। जुन प्रेम पत्रको शीर्षक रहेको छ मायाको सपनामा सीमित मान्छे म, यो प्रेम पत्रलाई म यसरी सुरु गर्छु। सपनाको संसारमा पुगो रहेछ मन, भावनाको सागरमा डुब्दो रहेछ मन। सपनाको संसारमा पुग्दो रहेछ मन, भावनाको सागरमा डुब्दो रहेछ मन। मन भन्नु यस्तै हो, सुख दुःख त्यस्तै हो, हाँसी खुसी बिताऊ दुई दिनको जीवन। आशा बोक्छ कहिले मन, गगन चुम्बी शिखर शरी परालिन्छ कहिले मन, उडी जाने बादल शरी खुसी हुन्छ कहिले मन, धकमक फुलसरी दुखी हुन्छ कहिले मर, सावनको झरी सरी। मन भन्नु यस्तै हो, सुख दुःख त्यस्तै हो, हाँसी खुसी बिताऊ दुई दिनको जीवन। सपनाको संसारमा पुग्दो रहेछ मन, भावनाको सागरमा सपनामा समेत मलाई निदाउनु दिएनौ, अब तिमी सपनामा पनि कहिले नआउनु, मलाई अप्ठ्यारो हुन्छ, तिमीलाई के थाहा के हो माया भनेर। तिमी त रुवाउनु खप्पिस मान्छे, दुनियाँलाई रुवाउँदै हिँड्ने, मन दुखाउनेहरूलाई के थाहा हाँस्न त परै जाओस्, रुनु पनि धेरै अप्ठ्यारो हुन्छ भनेर। वास्तवमा तिम्रा लागि ज्यान दिन्छु भन्नेहरू नै बिछुटको चोटहरू दिएर पल पल मार्दा रहेछन् जिउँदै। प्रेम हाँसो अनि आँसु दुवै हो, हँसाउन जान्नुपर्छ, रुवाउनु होइन। म ढुक्क भएर भन्छु, संसारको शक्ति एउटा प्रेम हो र अर्को याद। याद र अतीत धेरै शक्तिशाली लाग्छ मलाई, जस्तो अवस्थामा पनि मान्छेलाई रुवाइदिन्छन् मनै फेरिदिन्छन्। मनमा चोट लागेपछि आँखाबाट आँसु झर्छ, जति सम्हाल्न खोज्यो त्योभन्दा धेरै आँसु बगिदिन्छ। फेरि सबैको मन हुन्छ त्यही मनले कसैलाई संसारको खुसी दिएको हुन्छ त कसैलाई आँसुको रारामा चुर्लम्मा डुबाएको हुन्छ। रुवाउँदै हिँड्नेहरू अर्को मन दुख्छ है भनेर किन बुझ्लान्। र साँच्चै हिजो आज म हाँस्न सिक्दैछु, नजानी नजानी भए पनि बल्ल थाहा पाए। पीडाको औषधि अरू केही नभएर हाँसो मात्र रहेछ भन्ने कुरा। मलाई माया लाग्छ रुवाउनेहरूप्रति, उनीहरूको त्यो कला देखेर हो। रुवाउन पनि एउटा कला चाहिने रहेछ, दुःख नभई सुख हुँदैन, आँखाबाट आँसु नझरी ओठमा हाँसु फुल्दैन रे भन्छन् भन्नेहरू त। धेरै मान्छेहरूभित्र पीडा लुकाई बाहिर फिस्स हाँस्ने गर्छन् समाजको अगाडि। फेरि म पनि त्यस्तै, तिम्रो अनि मेरो समाज भनेको मान्छेको खिल्ले उडाउन एक क्षण विचार गर्नु। मलाई छोडेर कहाँ गयो, गयो तिमी कहिले नआउने गरी, तर तिम्रा सपनाहरूले मलाई छोडेका छैनन्। हर रात आउँछन्, सिरानी भिजाएर जान्छन्, मलाई पनि रातभरि ढक्क ढक्क रुन गराउँछन्। मस्त निन्द्रामा लत्त हुने मन थियो, तर तिमी सपनेमा आउँछौ र जान्छौ। आफू भने के गर्नु, पहिले पहिले त मलाई आनन्द लाग्थ्यो, हिजो आज त मन खिन्न हुन्छ। एउटै चिज धेरै खाँदा नमिठो लाग्छ रे, मलाई पनि त्यस्तै भएको हुन सक्छ। तिम्रा याद अनि अतीत सपनीमा धेरै भएर होला ठिक नलागेको भन्थे भन्नेहरू त प्रेमले मान्छेलाई अर्कै दुनियाँमा लिन्छ, तर मलाई खासै लागेन मेरो भनाइ गलत हुनसक्छ। प्रेममा तडपिनु र बलेको आगोमा हाम फाल्नु एउटै हो भन्थे। साँच्चै हिजोआज यस्तै भएको छ मेरो जिन्दगी पनि। म कति पटक अस्पताल गएँ तर सबै रोगहरूको औषधि पाइयो, तर मेरो रोग भने कहीँ पत्ता पाएन। अरू चोटहरूभन्दा मान्छेले दिएको चोट धेरै फरक हुँदो रहेछ। बेला बेलामा च्वास च्वास दुख्ने, चोट दिने पनि मान्छे अनि चोट मेटाउने पनि मान्छे। वैज्ञानिकहरूले कृत्रिम मान्छे बनाए अनि विभिन्न किसिमको रोगहरूको औषधि बनाए, विश्व ध्वस्त बनाउने बम बनाए, दुनियाँलाई हातमा राखे र हातमा नचाहे पनि, तर मान्छेका दुःख पीडा ध्वस्त गर्ने एक ट्याब्लेट भने बनाउन सकेनन्। म तिम्रो जिन्दगीमा एउटा तितो अतीत अनि सम्झना भएर रुवाउन होइन, दुःख सुखको साथी भएर सधैँ सधैँको लागि तिम्रो त्यो ओठमा हाँसो फलाउन चाहन्थे। तर तिमी आफैले मेरो मन जलायो, मेरा आँखाहरूमा आँसु फैलाइदियौ। म पनि सोच्छु किन देखाउनु दुःख पीर, आखिर देखाएर के नै पाउनु छ र? अब लुकाउँछु यसलाई, तर आँसुले मान्दै मान्दैन। जति लुकाउन खोज्यो त्यति धेरै बग्छ। सायद आँसुले पीर नसहेर नै रहेछ कि क्यार। कहिलेकाहीँ तिम्रो त्यो बस्तीतिर अनायसी आँखा डुलाउन मन लाग्छ, किन किन आँखाले भन्छ नहेर त्यता, तर मनले जबरजस्ती गर्छ एकछिन भए पनि हेर्छु। तिमी थियौ त दिनहरूभन्दा अधेरी रातहरू मनपर्थे, तिमी छैनौ त्यसैले न दिन न ती अधेरी रातहरू मनपर्छन्। हिजो आज जिन्दगी पनि खल्लो खल्लो लाग्छ आफैलाई, मान्छेको जात पनि कस्तो कस्तो, आफै रहरहरू जोगाउने पछि तिनै रहरहरू सजिलै मारेर जाने। संसारमा महिला पुरुष मान्छेको जात भए जस्तै मनको पनि दुई प्रकारको जात हुँदो रहेछ। कसैको हँसाउने मन त कसैको धरिधरि रुवाउने मन। कतै सुनेको थिए बगेको पानीले मान्छेलाई शीतल दिन्छ, तर आँखाबाट बगेको पानीले शीतल त परिजाओस् मन पोल्दो रहेछ। यहाँ वन जलाउनेहरूलाई कानुन लाग्छ, तर मन जलाउनेहरूलाई कहिले कानुन लाग्दैन। धेरै फस्टाएको हुन्छ उनीहरूको व्यवसाय, आखिर कानुन लाग्ने भइदिए तिमलाई पनि लाग्थ्यो होला। यदि मनमा लागेको दाग साबुन पानीले पखालेर जाने भइदिए कति जाति हुन्थ्यो होला है। तबसम्म सपनाहरू आश लाग्दा रहेछन् जबसम्म सपना देखाउने मान्छे मनमा छ। त्यति बेलासम्म सपनाहरू पनि खल्ला खल्ला लाग्दा रहेछन्। सपना देखाउने मान्छे सपनामै सीमित हुन्छ र ती आशाहरू मरेर सपनाका सपना मात्र हुँदा रहेछन्। तिमी आफै भन्थ्यौ अरू चिजहरूको कमी होला, तर मायाको कमी कहिले हुन दिने छैन। अचेल तिम्रा सपनाहरू धेरै फस्टाएका छन्। एकपटक तिम्रो तस्विर मेरो सिरानी मुनि हुन्थ्यो, तर हिजो आज त्यो तस्विर मसँग छैन, मान्छे साथमा छैन, तस्विरको के काम भनेर च्यातेर फालिदिए। आखिर मलाई रुवाए पनि अरूलाई कहिले नरुवाउनु। सबैको औषधि पाइन्छ, तर मनमा लागेको चोटको औषधि हुँदैन र साह्रै गाह्रो हुन्छ। त्यसैले कसैलाई चोट नदिनु। एकपटक तिमीले मिस गर्दा खुसी बर्सन्थ्यो, आज तिम्रो याद अतीतले सताउँदा आँसु बर्सन्छ। पहिले पहिले प्रेममा विश्वास लाग्थ्यो, तर हिजो आज त्यो विश्वास टुटिसकेको छ। मैले एकपटक सम्झे त्यही मान्छे, उही मान्छे जो सपनामा मात्र सीमित मान्छे, सपनामा आउने मान्छे, हिजो हाँस्न अनि आज रुन सिकाउने त्यही मान्छे हो, जसले मलाई आज बिछोटको पीडामा रुमलाएको छ। त्यही मान्छे हो, त्यही मान्छेले यस्तो बनाएको छ मलाई, हो त्यही मान्छेले यस्तो बनाएको छ मलाई। तिम्रो बोली मा गाहिने दाजुले सारङ्गी रेटे दोस्त श्रोताहरू, आजको लागि यो प्रेम पत्रसँगै हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको इसारा मलाई गरिसक्नु भएको छ प्रविधिबाट। भरतजीले अब हामीले पनि छुट्टिनुपर्छ भनेर हात हल्लाइसक्नु भएको छ। के गर्ने, तपाईँका यी पत्रहरू वाचन गर्दा गर्दै अगाडि बढ्ने मन त धेरै थियो, तपाईँका पत्रहरू सुनाउने मन धेरै थियो, तर पनि के गर्नु, समयको पाबन्दीमा हामीले पनि छुट्टिनुपर्छ। आज छुट्टिए पो हामी अर्को हप्ता आउन पाउँछौँ, त्यसैले आजको लागि हामीले छुट्टिनुपर्ने इसारा गरिसक्नु भएको छ। यति बेलासम्म आफ्नो निन्द्रा देवीलाई थाती राखेर कार्यक्रम सुन्ने साथ दिनुभयो तपाईँ सम्पूर्ण साहित्यिक मनहरूलाई धेरै धेरै धन्यवाद दिन्छु। त्यसै गरी कार्यक्रममा पत्र पठाउनु भयो तपाईँलाई पनि, तपाईँलाई पनि धन्यवाद छ। र यति बेलासम्म मेरो यो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेट, मोबाइल सेट र इन्टरनेटसम्म पुर्याउनुको लागि सहयोग गर्नुभयो भरतजीलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रम कस्तो लाग्यो सुझाव सल्लाह प्रतिक्रिया पठाउन नभुल्नुहोला। सुझाव सल्लाहको लागि हाम्रो ठेगाना हो सामुदायिक रेडियो युनिटी 92.2 MHz अमरगढी नगरपालिका 5 खलङ्गा डडेलधुरा। यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इन्टरनेटबाट पनि सुझाव सल्लाह दिन सक्नुहुनेछ, जसको लागि हाम्रो इमेल ठेगाना रहेको छ info@redunity@gmail.com। र यदि तपाईँ प्रेम पत्र पठाउन चाहनुहुन्छ भने हाम्रो ठेगाना रहेको छ कार्यक्रम सम्झने मन, सामुदायिक रेडियो युनिटी 92.2 MHz अमरगढी नगरपालिका 5 खलङ्गा डडेलधुरा। तपाईँ स्टेसन, रेडियो स्टेसन भएको ठेगानामा आएर हामीलाई पत्र पठाउन सक्नुहुनेछ। र मेरो व्यक्तिगत जिमेल bcprakash01234@gmail.com। यसमा तपाईँले पत्र पठायो भने आउँदो मङ्गलबार तपाईँको पत्रलाई पनि म यसरी नै प्राथमिकता दिनेछु। अन्तमा कोही मित्र औषधि सेवन गर्दै हुनुहुन्छ भने औषधि खान नभुल्नुहोला, रातको समय छ, झ्याल ढोका बन्द गरेर सुत्नुहोला, गर्मी बढ्दैछ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला भन्दै अर्को हप्ता पुनः भेट्ने बाचा गर्दै आजको बसाइबाट छुट्टिन्छु। हवस् त, नमस्कार, शुभरात्री, शुभ साता। निधारमा डोको ठाइमा हाँसोली म पनि जान्छु तिमीसँगै, म पनि जान्छु रे खानी हो यामु ए कान्छा, खानी हो यामु ए, खानी हो यामु ए कान्छा, खानी हो यामु। सैगुम्ती घुमर बगाही लानु रे म पनि जान्छु तिमीसँगै, म पनि जान्छु रे खानी हो यामु ए।